सामान्य रूपमा अहिलेसम्म देशैभरिबाट केही जानकारी आए पनि भुर्तुङ, खडकोट, फोक्सिङ र पूर्तिघाटको आसपासमा पूर्ण रूपमा जानकारी आउन सकेको छैन। र हामीसँग अहिले टेलिफोन सम्पर्कमा हुनुहुन्छ भुर्तुङ भुर्तुङ प्रहरी चौकीका इन्चार्ज पशुपति बोहरा। उहाँसँग हामीले कन्ट्याक्ट गर्ने प्रयास गरेका छौँ। पशुपतिजी, भुर्तुङ, खडकोट, पूर्तिघाट र फोक्सिङ आसपासको बारेमा केही बताइदिनुहुन्छ कि? हजुर सुदिनजी, यो खड्गोकोटको बारेमा र भुर्तुङको बारेमा हामीसँग, भुर्तुङ गाविस वार्ड नम्बर 5 को बारेमा त हामी स्थलगत रूपै हामी नै गएर त्यहाँ वस्तुस्थिति बुझेर आएको अवस्था हो। खड्गोकोट गाविसको हकमा चाहिँ हामीलाई टेलिफोन मार्फत 14 घर पूर्ण रूपमा नष्ट भएको र 40-45 घर चाहिँ चर्किएको अवस्थामा छ, बस्न नमिल्ने अवस्थामा छ भन्ने हामीलाई टेलिफोन मार्फत खबर भएको थियो। र फोक्सिङको हकमा चाहिँ हामीलाई अहिलेसम्म केही पनि मानवीय क्षति या कुनै घर गोठको या कुनै पनि केही चोपाएको क्षति भन्ने बारे हामीलाई कुनै जानकारी आएको छैन सुदिनजी अहिलेसम्म। अनि जुन 11:57 जाँदाखेरि भूकम्प आयो र भुर्तुङ गाविस र तपाईँले कस्तो महसुस गर्नुभयो त्यति बेला वरिपरि? महसुसको बारेमा भन्नुपर्दा त हामीले सामान्यतया भूकम्पको बारेमा त सुनेका थियौँ, भोगेका पनि थियौँ। आजको भूकम्प भने त वास्तविक भूकम्प भने यो रहेछ, यस्तो हुँदो रहेछ भन्ने महसुस पो भयो त। अनि जुन यो क्षति सुरुमा क्षतिको अवस्था भयो र उद्धार कार्य तपाईँहरूले गर्नुभयो र तपाईँहरूलाई उद्धार कार्य गर्नका लागि सहजता असहजता कस्तो महसुस गर्नुभयो? सहजता भन्दा पनि हामी मात्रै, यो हाम्रो यो युनिटमा रहेको हाम्रो जुन प्रहरी चौकीमा रहेको जुन जनशक्ति छ हाम्रो, त्यो मात्रै अपुग हुने जनशक्ति हो, सीमित मात्रामा छौँ। यो हाम्रो प्रहरीको मात्र नभइकन यहाँको स्थानीय क्लबहरूको र स्थानीय व्यक्तिहरूको सहयोगमा उद्धार कार्य चाहिँ हामीले छिटो छरितो जोस् हामीले थाहा पाएको ठाउँमा, देखेको ठाउँमा र यस्तो छ भन्ने कहीँबाट हल्लाहरू आएको खण्डमा चाहिँ हामी तुरन्त गएर उद्धार चाहिँ गरेका थियौँ। र मेरो जानकारीमा रहे अनुसार धेरै साथीभाइहरूले अहिलेसम्म आफ्नो घर परिवारलाई कन्ट्याक्ट गर्न सक्नु भइरहेको छैन र जति पनि विदेशमा हुनुहुन्छ जसले आफ्नो घर परिवारसँग अहिलेसम्म पनि कन्ट्याक्ट गर्न सकिरहनु भएको छैन र अहिले सञ्चार सेवा जुन केही समयसम्म हामीले पनि कन्ट्याक्ट गर्न सकिरहेका थिएनौँ, अहिले कस्तो अवस्था छ? अवस्था उस्तै हो सुदिनजी, यो कस्तो छ भने नेपाल टेलिकम प्लस एनसेलको जुन दुईटा कम्पनीहरूले राति 12 बजेसम्म जुन देशमा विपद आइपऱ्यो त्यसको लागि भनेर फ्री कल भनेर कुनै शुल्क नलाग्ने निशुल्क गर्न सकिने र एनटिसीको भोलि बिहान 6 बजेसम्मको लागि एसएमएस चाहिँ फ्री गरिने भन्ने हामीले पनि समाचारमा सुनेका हौँ। तर एनटिसीको पनि प्रिपेड जुन नम्बर छ त्यसमा सम्पर्क भएको छैन, हामी जुन अहिले कुरा गर्दैछौँ मेरो पोस्टपेड भावहरू मात्रै कुरा गर्न पाउनु भयो, एनसेल यता कता लागेको छ र पोस्टपेडमा सम्पर्क भएको छ, एनटिसीको चाहिँ स्काई चलेको छ र पोस्टपेड चलेको छ, प्रिपेडमा चाहिँ सम्पर्क गर्न एकदम कठिन छ, भएकै छैन भन्नुपर्छ। जुन अहिले बिहानैदेखि विद्युत सेवा अवरुद्ध भएको थियो त्यसको अवस्था कस्तो छ अहिले? विद्युतको विषयमा त हाम्रो जुन यो मेन लाइन हाम्रो यो उसमा 5 नम्बरमा आउने मेन लाइन ट्रान्समिटरबाट जुन मिटरबाट हामीले यो के भन्छ यो भुर्तुङ सामुदायिक विद्युतीकरणमा ल्याइएको ट्रान्समिटर थोक मिटर जलेर रिप्लाईको लागि हामीले रिप्लेसको लागि सदरमुकाममा पठाएको पनि 4-5 दिन भइसकेको र आज हिजो मात्रै आएर चेन्ज गर्ने अवस्थामा चाहिँ चेन्ज गरेर नभ्याउँदै नै भूकम्प गएर यताउति भागदौड मचियो र हाम्रोमा त 5-4-5 दिनदेखि नै लाइन अवरुद्ध छ। जति पनि विदेशमा छरिएर रहनु भएको छ र आफ्नो घर परिवारसँग कन्ट्याक्ट गर्न पाउनु भएको छैन, तपाईँ भुर्तुङ प्रहरी चौकीमा हुनुहुन्छ र यहाँ जति पनि बेखबर भएर बस्नुभएका र आफ्नो घर परिवारलाई कन्ट्याक्ट गर्न नसक्नुभएका जति पनि हाम्रा साथीभाइहरू हुनुहुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? कुनै पनि जुन सुरुवात थियो भूकम्पको सुरुवात थियो त्यो हिसाबको जुन सुरुवात अनुसारको क्षति भएको छैन, क्षति सुन्नमा आएको छ सहर बजारहरूमा, त्यो पनि बाक्लो बस्ती पुराना घरहरूले गर्दा भएको छ र गाउँघरतिर पनि त्यस्तै भयावह अवस्था छ कि भनेर चिन्ता मान्नुपर्ने आवश्यक छैन, निसङ्कोच भएर बस्दा हुन्छ। जुन तपाईँहरूको सोचाइ छ, जुन यस्तो भयो कि हाम्रो आफन्तहरू पनि कतै हताहत भयो कि भन्ने छ, यो गाउँ स्तरमा जुन हाम्रो यो प्रहरीचौकी भुर्तुङले हेरिने वडा छन्, 3 गाविस लगायतका वडाहरू टोटल 32 वडाहरू छन्, यिनीहरूमा कुनै मानवीय क्षति भएको या मानिसहरू कुनै हताहत भएको भन्ने कुनै खबर छैन। त्यसको लागि अब त्यो समय नआउला, त्यो समय नदोरेला जुन 11:57 जहाँ गएको भूकम्प छ त्यस्तो त्यो धक्का नहोला, तर पनि जो जति पनि हुनुहुन्छ आफ्नो घरमा सम्पर्क नगरिकन रहनुभएका, सम्पर्कविहीन हुनुभएका, उहाँहरूलाई चाहिँ जति आएको छ हल्ला, जति न्युजहरूमा आएका कुराहरू पनि कति आधिकारिक छन् कति छैनन्, तर नआतिएर बस्न भनेर अनुरोध गर्छु म। हस् त, जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद। हस् धन्यवाद।